कला र संगीत साहित्यको अनुपम संगमा व्यासको भूमि भानुको देन दमौली एफएम हे ठुला बडा पजेरोमा शरारर जान्या ठुला बडा पजेरोमा शरारर जान्या हामी गरिब सधैँ भरि आधी पेट खान्या म त राई झुमा झुमा क्या मसी क्या कि छु हो राई झुमा चाँदै सुन्नुहोस् है म त सुन्या नै गर्छु कस्तो रमाइलो छ एकदम नाइस टु मिट यू दमौली एफएम जोर 90.2 मेगाहर्जमा होइन के शनिबार के शनिबार 12 बजेपछि सुन न के त अनि फन के चोखो फन होइन होलिडे फन हजुर तपाईँलाई काटकुटी लगाउन म दिवाकर भट्टराई साता सातामा आउँछु तपाईँ पनि सक्नुहुन्छ भने सिधै आउनुहोस् 0965617181 थिचेर कतै सुताउनु होला नि फेरि हेलो हजुर गुड आफ्टरनुन एन्ड नमस्ते स्वागत छ यहाँहरू सम्पूर्णलाई दमौली एफएमको प्रस्तुति प्रोग्राम होलिडे फनको यो नयाँ श्रृङ्खलामा उपस्थित भइसकेको छु सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराई प्रोग्राम होलिडे फन एउटा त्यस्तो कार्यक्रम हो जुन कार्यक्रममा हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा फोन सम्पर्कमा रहेर रमाइलो कुराकानी गर्नेछौँ यदि तपाईँहरू पनि हामीसँग आएर रमाइलो कुराकानी गर्न चाहनुहुन्छ भने तपाईँ डायल गर्न सक्नुहुन्छ फटाफट 0655-561-781 र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ यस कार्यक्रमलाई पुरस्कारको प्रायोजन गरेको छ दमौली ससेज कर्नर जुन चाहिँ रहेको छ भेटघाटचोक दमौलीमा यतिखेर भने कार्यक्रमको निम्ति कोही साथी हाम्रो सम्पर्कमा आइसक्नु भएको छ ओके उहाँलाई स्वागत गरौँ नमस्ते हेलो हजुर नमस्कार हेलो कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ तर उहाँको आवाज सायद उहाँले मेरो आवाज सुन्नु भएन वा मैले उहाँको आवाज सुन्न सकिनँ थाहा भएन यतिखेर भने कोही साथी हुनुहुन्छ हजुर नमस्कार फेरि नमस्कार गर्दै थिएँ उहाँको पनि सम्पर्क विच्छेद भइसकेको छ अलिकति फोन थोरै समस्या आइराखेको छ र यतिखेर भने कोही साथी अवश्य पनि हुनुहुन्छ हजुर नमस्ते हेलो दाजु नमस्कार नमस्कार के छ खबर खबर को बोल्नुभयो कहाँबाट पहिला नाम भनिदिनुहोस् राजीव भण्डारी तपाईँको राजीव भण्डारी कि राजीव भण्डारी राजीव भण्डारी राजीव भण्डारी है मिर्लुङबाट त्यही त नि अनि आज शनिबारको दिन छ हाम्रो राजीवजीका योजना यताउता के छन् हेनतेन लहर लुहर गरेर बिताइदिनुहुन्छ है तपाईँ कस्तो खतरा मान्छे है त्यही त ल ठिक छ यो लखरा लुख्रु मात्रै नगर्नु होला अलिक धेरै राम्रो काम पनि गर्नु होला है त राजीवजी ओके आज के सुनाउनुहुन्छ हाम्रो लागि एउटा सानो लेख सुनाउनुहुन्छ लेख सुनाउनको लागि त अलिकति लेख भन्ने बित्तिकै ठुलो हुन्छ धेरै लामो हुन्छ भन्ने बुझिन्छ होइन ओके हुन्छ सुरु गर्न सक्नुहुन्छ राजीवजी मान्छे भनेको त बुद्धिमान पो हुनु पर्छ सुर्ती पनि हुन्छ मानिसले सक्नुपर्छ बच्चा राख्नुपर्छ पाइलट त अब सुरुट पनि हुन्छ सर्कट जागिर खाएपछि छोले पदमा खानुपर्छ हल्ला त गोर जोत्ने पनि हुन्छ नारी भाषा त देव जस्तो हुनुपर्छ महिला त ननाउने पनि हुन्छ पुरुष भनेको त बहादुर पो हुनुपर्छ हेन्डसम त मुखमा लगाउने क्रिम पनि हुन्छ मान्छेको हृदय भनेको त स्वच्छ र सफा हुनुपर्छ निर्मल र पवित्र त मान्छेको नाम पनि हुन्छ मानिस भनेको त असल पो हुनुपर्छ बेमान त बहुत पनि हुन्छ हेलो दादा राजीवजी ओके उहाँले निकै मिठो तरिकाबाट दुई चारवटा टुक्का भनिसक्नु भएको छ पक्कै उहाँको सम्पर्क चाहिँ टुटेको छ राजीवजी तपाईँलाई धेरै धन्यवाद यति मिठो सामग्री प्रस्तुत गर्नुभएकोमा र तपाईँहरू पनि जुट्न सक्नुहुनेछ 561-781 हाम्रो स्टुडियोको नम्बर हो यो नम्बर तपाईँ डायल गरेर फटाफट रमाइला रमाइला कुराकानी गर्न सक्नुहुनेछ शनिबारको समयलाई अझै रमाइलो प्रदान गर्न सक्नुहुनेछ, रमाइलोमय बनाउन सक्नुहुनेछ। र यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ। हजुर नमस्ते। ओके, कोही साथी हुनुहुन्थ्यो तर उहाँको सम्पर्क चाहिँ विच्छेद भएको छ, किनकि उहाँले सायद सम्भवतः मिस कल गर्नुभएको थियो होला, होइन? ओके, ठिकै छ। तपाईँ पनि यदि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने र एउटा केही सुनाऊ आफूलाई पनि जस्तो लाग्छ, जस्तो कि तपाईँहरू विभिन्न किसिमका हाँस्यव्यङ्गले भरिएका धेरै सामग्रीहरू तपाईँ प्रस्तुत गर्न सक्नुहुनेछ। यतिखेर कोही हुनुहुन्छ? हजुर नमस्ते। हेलो, नमस्ते दाजु। नमस्ते, को बोल्नुभयो, कहाँबाट? अभागी होला है? होइन, यसो होला, भाग्यमानी होला, किनकि तपाईँ फोन त लागिहाल्यो नि त, होइन? होइन अभागीजी, त्यही त तपाईँ अभागी भनेर कसरी भन्ने भने कि तपाईँको फोन लागिसकेको छ, अब चाहिँ तपाईँ भाग्यमानी आउनुभयो है, कहाँबाट आउनुभयो भन्नुहोस् त? बर भन्ज्याङबाट आउनुभयो है, भनेपछि त्यहाँको बरै बरको भन्ज्याङ छ कि क्या हो? पिपल छैन त्यतातिर, बर मात्रै छ? त्यस्तो भयो है, भनेपछि धेरै बर छ है, त्यही भएर बरै बरको भन्ज्याङ भएको भएर बर भन्ज्याङ भइदियो, होइन? अनि अभागीजी भन्नुभएको छ नाम, फेरि मैले भाग्यमानी भन्दै छु, तपाईँ खास नाम चाहिँ के हो भनिदिनुहोस् त? शिवजी आउनुभएको रहेछ, होइन? ओके शिवजी, के छ अरू नयाँ? शिवजीका त धेरै नयाँ नयाँ खबरहरू हुन्छन्, होइन? झ्याप्पै लागिहाले, कस्तो है खतरा मान्छे, तपाईँ फोन गर्ने बित्तिकै झ्याप्पै लगाइहाल्ने क्या तपाईँ मान्छे, होइन? अनि हाम्रो शिवजीको विवाह भएको छैन? भइसक्यो, त्यति नै, अब फेरि विवाह नभएको भए मङ्सिर जान लाग्यो भनेर भन्न लागिरहेको थिएँ है। ओके ठिकै छ, शिवजी के सुनाउनुहुन्छ आज? सानो भावना जस्तो सुनाउनुहुन्छ है, चुड्किला। ओके ठिकै छ शिवजी, तपाईँको चुड्किला सुरु गर्नुहोस्। जम्मा एउटा केटो, अनि के भन्छ? स्कुल जान्थ्यो, अनि एक दिन पानी आयो अरे कि, अनि घर चाहिँ अलिक टाढै थियो अरे स्कुल बाहिर, होइन? अनि आउँदाखेरि दौडेर गयो अरे कि घर, पानी पऱ्यो अनि, अनि घर पुगेपछि कोचामा पस्यो अरे, होइन? अनि झोला खोलेर हेर्दाखेरि छाता थियो अरे कि झोलामा, अनि छाता भन्दा भिजेको यार, त्यो ठुलो चाले दाजु त छाता भन्ने खाले। ओके शिवजी, भनेपछि त्यस्तो भइदिएछ है। ओके उहाँको पनि सम्पर्क टुटेको छ। ओके ठिकै छ, धेरै धन्यवाद शिवजी, यहाँलाई पनि मिठो खालको प्रतिभा प्रस्तुत गर्नुभएकोमा, जोक सुनाइदिनु भएकोमा। यतिखेर भने कोही साथी हुनुहुन्छ हाम्रो सम्पर्कमा। हजुर नमस्ते। हेलो, हजुर नमस्कार। हेलो, नमस्ते, को बोल्नुभयो, कहाँबाट? आकृति बोल्नुभयो है, आकृतिजी कहाँबाट होला अहिले? बर भन्ज्याङबाटै, होइन यो बर भन्ज्याङतिर ट्याक्क टावर नै नजिकै, टावर मुनिबाट बोल्नु भएको है कि? फोन लागेको लाइ छ त, होइन? त्यही त नि आकृतिजी, के छ तपाईँको खबर सुनाउनुहोस्। ठिकै छ, बसिराख्नु भएको छ, होइन? त्यही त, नयाँ नौलो केही भयो भने चाहिँ सुनाइदिनु होला है त आकृतिजी। ओके, आज कार्यक्रममा आउनु भएको छ, के सुनाउनुहुन्छ? भने पछाडि तपाईँलाई केही पनि आउँदैन है, कस्तो के, मलाई पनि केही पनि आउँदैन है। सेम सेम भएछ, ल ठिकै छ, होइन? अनि आकृतिजी, तपाईँलाई केही पनि आउन्न भन्नुभएको छ, होइन? यो मान्छेहरूको कला भन्ने कुराहरू कतिपय अवस्थामा मान्छेले प्रस्तुत नगरिरहेको पनि धेरै स्थिति छ कि, मान्छेको हरेक कला हुन्छ। तपाईँ रुन जान्नु भएको छ, हाँस्न जान्नु भएको छ, नर्मल्ली केही नजाने पनि खान त जान्नु भएको छ नि, त्यो पनि तपाईँको कला हो क्या, कुरो बुझ्नुभयो आकृतिजी? ल अब एकचोटि हाम्रो आकृतिजी चाहिँ मजाले हाँसिदिनुहोस् ल, जे परे पर्ला, ल हाँस्नु नै आउँदैन। तपाईँले हाँस्न आउँदैन भनेको साना भाइहरूले तपाईँलाई जिस्क्याएर हैरन भने कति हाँस्न सक्या साना भाइहरू, होइन? ओके ठिकै छ आकृतिजी, कार्यक्रम आइदिनु भयो, रमाइलो कुराकानी भयो, अहिले छुट्यो, नमस्ते। उहाँ हुनुहुन्थ्यो आकृतिजी, आउनु भएको थियो कहाँबाट भन्दा बर भन्ज्याङबाट आउनु भएको थियो र उहाँको फोन ट्याक्कको लागिहालेको थियो, उहाँसँग पनि कुराकानी गरिसकेका छौँ। पालो चाहिँ तपाईँको, तपाईँ आउन सक्नुहुन्छ र रमाइला रमाइला विभिन्न किसिमका जोक्सहरू सुनाउन सक्नुहुनेछ, क्यारिकेचर गर्न सक्नुहुनेछ, अझै फनी मै बनाउन सक्नुहुनेछ, त्यो चाहिँ तपाईँको हातमा छ। तपाईँ टक्कको डायल गर्नुभयो भने कुराकानी फ्याट हुन्छ। ओके हजुर नमस्ते। नमस्ते नमस्ते, को बोल्नुभयो कहाँबाट? ओके हाम्रो रोज घरतीजी पोखरी भन्ज्याङबाट ट्याक्क फोन गर्नुहुन्छ, यहाँको फोन चाहिँ लागिहाल्छ होइन रोजी? हानेसी लाग्छ, मनमा माया भए पछाडि भनिराख्नु पर्दैन होइन, कुरो चाहिँ सही हो कि होइन रोजी? त्यही त, आज शनिबारको दिन चाहिँ हाम्रो रोजीको प्लान के छ भनिदिनुहोस्। के गर्ने है, अब काम गर्ने, अब नहुने लुगा धुने, सरसफाइ त्यही हो भनेपछि खासै नयाँ नौलो केही पनि छैन आजभोलि होइन? त्यस्तो केही छैन। त्यही त नि, हाम्रो रोजीको विवाह भयो कि होइन? तपाईँको बिहा भयो कि छैन? विवाह कता विवाह हो नि भयो? त्यही त नि, भर्खरको सानै मान्छे हुनुहुन्छ होइन? हजुर हजुर। त्यही त, ल ठिक छ, म यसरी जान लाग्यो भनेर तपाईँलाई पनि भन्न लाग्यो फेरि, कस्तो आज त मेरो त भन्नै नहुने भइसक्यो कि, भन्न लाग्यो भने अब कोही चाहिँ बिहा भएको हुन्छ है, कोही चाहिँ बिचरा सानै पर्दो रहेछ, के गर्नु खै। अनि रोजी, कार्यक्रममा हामीलाई के सुनाउनुहुन्छ? के सुनाउने खै, के खै के भयो क्या होइन, सर्जीलाई रास रणेज भयो क्या, के सुनाउने के सुनाउने, धेरै सामरी छ होइन, कस्तो टेन्सन भइसक्यो जस्तो क्या होइन। हुन्छ एक थोक सुनाइदिनुहोस् रोजी, जे भए पनि सुनाइदिनुहोस् ल। एकदम स्याडमा सुनाइदिनुहोस्, एकदम स्लो तरिकाबाट है त। लोकमा ए हुन्छ, लोकमै सुनाउनुहोस् ल। हुन्छ ओके, काउन्ट दिने ल। हुन्छ रेडी, 1 2 3 गो फटाफट। गीत नै सोच्न थाल्नु भयो ल, गाइदिन्छु ल, फेरि काउन्ट गाह्रो पऱ्यो ल। हुन्छ ल फेरि, रेडी 1 2 3 गो। सास फेरे लामो, सास फेर दै तिम्रो बाखुरामा लेखेको नाम हेर्दै मेरो मनले मानेकै छैन, तिमलाई भुल्न मानेकै छैन, कसलाई आफ्नो सम्झेर बाँचौँ म, तिमी बाहेकहरूलाई माया गर्न जानेकै छैन। यति दाजु, यति नै भनेपछि निकै मिठो गीत गाउनुहुँदो रहेछ हाम्रो रोजीले है। तपाईँको गीत एकदम राम्रो लाग्यो, मिठो गीत गाउनुहुँदो रहेछ। तपाईँ बिचमा तपाईँ यसो अलमल लिनु जस्तो लागिरहेको थियो है, त्यही त मैले फेरि रोजी मैले के सोचिरहेको थिएँ थाहा छ, तपाईँ चाहिँ जब अड्किनुहुन्छ अथवा त्यो कन्टिन्यू गएन भने मैले त्यहाँबाट ट्याक्क स्टप भएको बेलामा मैले के भन्थेँ भने होइन भने कलिलो तामालाई सोध साथीलाई भन्नुहुन्थ्यो नि तपाईँ साथीलाई सोध्नुहोस् है। ओके रोजी, जस मिठो गीत गाइदिनु भयो, यहाँलाई धेरै धन्यवाद, अहिले छुट्टुको छुट्टु, नमस्ते, बाई बाई। ए कस्तो गाह्रो। ओके ठिकै छ, उहाँ हुनुहुन्थ्यो रोजी, आउनु भएको थियो रोज घरती पोखरी भन्ज्याङबाट आउनु भएको थियो, उहाँसँग पनि कुराकानी भइसकेको छ, पालो चाहिँ तपाईँको, तपाईँ आउन सक्नुहुन्छ कुराकानी गर्नको लागि। यतिखेर कोही हुनुहुन्छ, नमस्ते। हेलो नमस्ते। नमस्ते, को बोल्नुभयो, कहाँबाट, नाम भनिदिनुहोस्, जे पऱ्यो पहिला। ब्यास तिनबाट सरस्वती मिश्र, अनि के छ सरस्वतीजीको हालखबर? एकदमै ठिक छ, बसिराख्नु भएको छ, खाइराख्नु भएको छ, उठिरहनु भएको छ, के गर्नु भएको छ अहिले? पढिराख्नु भएको छ है, होमवर्क गरिराख्नु भएको छ भने पछाडि होमवर्क गर्न यहाँलाई निकै मनपर्छ है, त्यो पनि बाध्यतामा मनपर्ने त होला नि होइन र सरस्वतीजी। ओके ठिकै छ, यस्तै हो कि आन्दै नि, अब सरहरूको लागि भयो नि गरिदिउँ होइन। अनि अरू के छ खबर, खबर सुनाउनुहोस् न भने, तपाईँ किन चुप्प हुनुहुन्छ सरस्वतीजी? हुँदै नभए के सुनाउने होइन ल ठिकै छ ल आज कार्यक्रममा आउनु भएको छ के सुनाउनुहुन्छ प्रतिभा चाहिँ के ल्याउनु भएको छ सरस्वतीजी गीत गाउनुहुन्छ ओके निकै रमाइलो खालको कमेडी गीत गाउनुहुन्छ हो निकै रमाइलो खालको कमेडी खालको गीत गाउनुहुन्छ हो हुन्छ हुन्छ सुरु फेरि काउन्टडाउन आज त म त काउन्टडाउन दिँदा दिँदै म त खै के भन ल ठिकै छ हुन्छ ल ए त्यही त कस्तो सही आइडिया सिकाउनु भयो ल हुन्छ ल रेडी 1 2 3 गो फटाफट जानुहोस् त सकिसक्यो ओके ठिकै छ सरस्वतीजी तपाईँको गीतै अब मनको कुरा भनौँ कि नभनौँ भन्नु भन्ने खालको रहेछ होइन मनको कुरा मन लागे भन्नु होला मन नलागे नभन्नु होला मिल्यो भने भन्नु होला नमिल्यो भने नभन्नु होला है त त्यही त नि तँ पनि सँगसँगै आउँछ भन्दै थिएँ अब ल ठिकै छ ओके सरस्वतीजी कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अहिले चाहिँ अलिक दुःख लाग्यो भन्नु मिलेन होइन अहिले छुट्टी नमस्ते है त अर्को हप्ता लिएर हामीलाई राम्रो राम्रो पर्दिदा ए हुन्छ भनेपछि मजाले राख्नु भएको छ क्या साइडमा थुबारै राख्नु भएको छ क्या हो ल हुन्छ हुन्छ हुन्छ तपाईँ ए हुन्छ अहिले छुट्टी हो कि उहाँ हुनुहुन्थ्यो उहाँ हुनुहुन्थ्यो उहाँ को हुनुहुन्थ्यो भन्दाखेरि उहाँ चाहिँ सरस्वती मिश्रजी हुनुहुन्थ्यो ब्यास 3 आउनुभएको थियो र उहाँले मिठो खालको थोरै केही भन्नुभएको थियो के भन्नुभएको थियो भन्ने म आफू कन्फ्युज छु है र यतिखेर भने कोही साथी आउने क्रममा हुनुहुन्छ ओके उहाँले स्वागत गर्नुभन्दा पहिला एउटा रमाइलो खालको गीत हामी सुन्नेछौँ निकै रमाइलो गीत रहेको छ यो गीत रहेको छ हिन्दी मुभीबाट धुम 3 रहेको छ धुमसाले निकै रमाइलो खालको यो नम्बरलाई म तपाईँहरूको माझमा पस्कन चाहन्छु धूम धूम बेखुदी है धूम धूम इसमें तुम हो जा धूम धूम घर निकै रमाइलो खालको नम्बर हामी सुनिसकेका छौँ। धुम सहले धुम धुम थ्रीबाट रहेको थियो, हिन्दी मुभीबाट हामीले राखेका थियौँ। तपाईँ भर्खर मात्र रेडियो बटार्दा बटार्दा बटार्दा कुन चाहिँ रेडियो पर्यो भनेर झुक्किनु भएको छ भने त्यो चाहिँ हो द मौल्य एफएम र यो कार्यक्रम रेडियो फोन। हामी तपाईँसँग तपाईँहरूको माझमा रमाइलो गर्न आउने गर्छौँ हरेक हप्ताको शनिबार 12 बजेको नेपाल वाणीको समाचार पश्चात यहाँहरूसँग रमाइलो गर्न हामी आउने गर्छौँ। पक्कै पनि यहाँहरूले साथ दिनुभएको छ, माया गर्नुभएको छ। यतिखेर भने कोही साथी आउनु भएको छ। हजुर नमस्ते। दर्शन नमस्ते। अब लाखे उही को पो बोल्नु भयो त गाँठे? अब लाखे को बोल्नु नि त अब मिल्नु भयो त होइन लाखे उही यो झुसे कहाँबाट आयो मिलु भनेको कहाँ त पु पार्छ ऊ भनेको तपाईँको हो झुसे भने पछाडि मिर्लुङबाट आउनु भएको छ। यहाँको नाम चाहिँ फेरि एकचोटि भनिदिनुहोस् त। क्षितिज नेपाली। क्षितिज नेपाली। क्षितिज आज पहिलोचोटि आउनु भयो हो? त्यही त होला होइन, पक्कै हो, म थाहा पाइसकेँ अब तपाईँले होला अरे होइन। अनि क्षितिजी तपाईँ कार्यक्रम सुन्नुहुन्थ्यो सुन्नुहुन्थेन? पहिला पहिला कहिलेकाहीँ सुन्ने जस्तो लाग्दैन थियो। त्यो चाहिँ अलिकति पछाडि होला है त। यो त सुन्नु भएको थिएन, आज झुक्केर सुनिहाल्नु भयो, टेन्सन भइगयो है। फोन नरम नरम भन्ने विचार थियो होला, फेरि गरेको लगाइहाल्यो होला है। टेन्सन भइसक्यो। ए त्यस्तो चाहिँ भएको छैन है? ए भने पछाडि त्यस्तो चाहिँ तपाईँलाई भएको छैन, क्लियर रेडियो पनि सुन्नु भएको छैन होइन। ओके ल ठिकै छ, जे भए पनि आउनु भएको छ, साह्रै खुसी छौँ। दुखी पो भएँ क्या म त होइन। ल ठिकै छ, म खुसी छु है जे भए पनि। क्षितिजी कार्यक्रममा आउनु भएको छ है? हुन्छ ल खुसी। ओके हुन्छ, म मानौँ म दुखी छु होइन, तपाईँले मलाई खुसी बनाउनुहोस् ल, बनाउनुहोस्। हुन्छ हुन्छ। के भएछ भन्दाखेरि त्यस्तो जडाहरू मिलेर होइन, के भएछ जडाहरू क्या जडाएर मिलेर घुम्न गएछ नि क्या? बिचकै गरेछन् माथिल्लो तलामा चाहिँ मारी, तल्लो तलामा चाहिँ तिमी प्रत्येकै चासी खेल्दै बस्छ होइन। अनि त्यति बेला ठ्याक्क पुलिस आएछ। पुलिस आएछ अनि के भएछ भनेको? त्यो त्यो तिनजना तल तिनजना तिमी प्रत्येक खेल्यो भनेको एउटालाई भनेको थियो कि ल तिमीहरू तास खा भने चाहिँ होइन, अनि त्यहाँदेखि त्यो दुईवटा तास खाएको तिनजना, तिनजना हाँस्यो छ नि लास्टमा एउटा तास मात्रै बाँकी थियो, तिनजनाले मजाले हाँस्यो छ अनि त तिमीहरू किन हाँसेको भनेको त ए तपाईँलाई के थाहा हामी त यहाँ त तिनजनाले तिनवटा तास चाहिँ एकपल्ट तिनजना त मात्रै खाँदैन माथि चाहिँ एक्काइस एक्काइस तास हो कसरी खान्छन् होला भनेको कि भनेपछि निकै खतरा भएछ होइन क्षितिजी? त्यही त नि ल ठिक छ, म अब चाहिँ खुसी भएँ है त। ओके हुन्छ, यहाँलाई धेरै धन्यवाद क्षितिजी, निकै खुसी बनाइदिनु त्यसको लागि। अहिले हामी छुट्यौँ, नमस्ते है त। ओके उहाँ हुनुहुन्थ्यो क्षितिज नेपाली, आउनुभएको थियो मिर्लुङबाट आउनुभएको थियो र मिठो खालको प्रतिभा सुनाउनु भयो, जोक सुनाएर जानुभएको छ। यतिखेर भने कोही साथी आउनुभएको छ, उहाँलाई स्वागत गरौँ। नमस्ते। हेलो हजुर नमस्कार। नमस्ते नमस्ते हजुर, यहाँको शुभ नाम भनिदिनुहोस् त। सलिम मिया। कहाँबाट सलिमजी? कुन ठाउँबाट भन्नुभयो? अहिले डुम्रेमा हुनुहुन्छ भनेपछि डुम्रेबाट हामीलाई सम्झनु भयो होइन। ओके अनि सलिमजी आज शनिबार चाहिँ डुम्रेतिर बसेर मनाउने कि गाडीमा आउँदै कस्तो के कहाँ केमा बिजी हुनुहुन्छ अहिले? ए भने पछाडि काममा हुनुहुन्छ है, ठिकै छ, जे भए पनि कार्यक्रममा आउनु भएको छ। आज हामीलाई के सुनाउनुहुन्छ हाम्रो सलिमजीले आज विशेष स्पेसल्ली? त्यही त नि, अनि मलाई पनि केही आउँदैन कि। अनि ए भनेपछि आज कता जाँदै हुनुहुन्छ? बाहिर जाँदै हुनुहुन्छ, कुन चाहिँ देश जाँदै हुनुहुन्छ? दुबई जाँदै हुनुहुन्छ। दुबईमा तपाईँ एक्लै अलिक सुहाएन के भने सलिमजी, म पनि जान्छु नि दुईजना भएर। ओके ठिकै छ, ओके राम्रोसँग जानु होला शुभयात्रा है। कहिले चाहिँ छ तपाईँको फ्लाइट, कहिले हो? स्याटरडे हो। स्याटरडे भनेको त आज नै भइहाल्यो है कि अर्को नेक्स्ट नेक्स्ट स्याटरडे? ए भनेपछि साढे ओके ल ठिक छ डिसेम्बर 14 फ्लाइट छ होइन ल हुन्छ ल राम्रोसँग जानु होला साथीहरूलाई चाहिँ नबिर्सनु होला होइन सबैजनालाई भनौँ न नेपालीहरूलाई चाहिँ नबिर्सनु होला है त अनि अरू विशेष स्पेसल्ली आज केही ल्याउनु भएको छैन भन्नुभयो ओके ठिकै छ अहिले पनि हामी छुट्टिनुपर्ने हुन्छ है त सलिमजी ओके भ भाइ उहाँ हुनुहुन्थ्यो सलिम मियाजी आउनुभएको थियो कहाँबाट आउनुभएको थियो भन्दाखेरि डुम्रेबाट आउनुभएको थियो र उहाँसँग चाहिँ कुराकानी गरेका थियौँ कुराकानी गरेका थियौँ मानौँ र यतिखेर भने कोही साथी हुनुहुन्छ हजुर नमस्ते हेलो नमस्ते नमस्ते बहिनी को बोल्नुभयो कहाँबाट हरिमाया बोल्नुभयो है कहाँबाट होला हरिमायाजी बेनीकोटदेखि बोल्नुभयो अनि बेनीकोटमा के गरेर बस्नु भएको छ यहाँ भनेपछि तपाईँ के गर्नु है टुक्रुके बस्ने उड्ने हिँड्ने होइन त्यहाँभन्दा धेरै कुरा गर्ने कुरा नि भयो थकेलाई फेरि बस्ने फेरि अलिकति थकै नलागला जस्तो भयो फेरि उठ्ने है खान मलाई भनेपछि तपाईँले खानुहुन्छ है त्यही त अचम्म लाग्यो भने है ल ठिकै छ ल त्यो पनि राम्रो कुरा हो होइन हरिमायाजी खानुपर्छ ज्यान बनाउनुपर्छ है अनि अरू के छ यहाँको खबरहरू अझै अरू छन् भने भन्नुहोस् है फेरि त्यही पनि अरू केही छैन ओके ठिकै छ कार्यक्रममा आज कसरी के ल्याउनु भएको छ हरिमायाजीले केही पनि ल्याएको छैन तपाईँले केही पनि ल्याउनु भएको छैन है त्यसो भए म तपाईँलाई एउटा जोक सुनाइदिउँ एकचोटि के भएछ अरे भन्नु होला भने शिक्षक र विद्यार्थीको कुराकानी गर्ने बेलामा शिक्षकले चाहिँ विद्यार्थीलाई सोधे अरे के ए राम भन त यो काल चाहिँ कति प्रकारको हुन्छ भनेर शिक्षकले विद्यार्थीलाई सोध्नु भएछ होइन अनि विद्यार्थी पनि के काम उसले नै भन्दैछ सर 3 प्रकारको हुन्छ सर भनेछ उसले होइन अनि त्यहाँबाट फेरि शिक्षकले भन्नुभएछ सेबास अब यो 3 एउटा उदाहरण दिएर भन त भाउ भनेर सोध्नु भएछ होइन अनि रामले के भन्नेछ भने सर मैले हिजो तपाईँको छोरीलाई देखेको थिएँ आज म उनीलाई माया गर्छु र भोलि म उसलाई भगाएर लानेछु सर भनेपछि त्यस्तो भएछ हेर्नुहोस् न है गजब भएछ हरिमाजी कस्तो लाग्यो नि जोक्स एकदम फर्स्ट क्लास लाग्यो है तर मैले भन्छु भनेर त्यहाँ साइडमा भएको साथीले म भन्छु भनेर उसलाई भन्न दिएको के नत्र त फेरि मेरो त अझै खतरा हुन्थ्यो होइन ल ठिकै छ हुन्छ कार्यक्रम आइदिनु भयो भेटघाट भयो अहिले छुट्यो नमस्ते है त ओके उहाँ हुनुहुन्थ्यो हरिमायाजी आउनुभएको थियो बेनकोटबाट है सिधा छ कुरा र यतिखेर भने कोही साथी आउने क्रममा हुनुहुन्छ भन्दै थिएँ तर समय पनि अलिकति हामीसँग कम छ है सायद हामी थोरै साथीलाई लिन सक्छौँ यतिखेर कोही हुनुहुन्छ हजुर नमस्ते नमस्ते को बोल्नुभयो भनेर म सोध्दिनँ है तपाईँ सचिना गुरुङ हो होइन कस्तो गाह्रो फेरि को बोल्नुभयो त भनेर नि फेरि सोध्ने कुरो भएन कहाँ क्याबिनबाट नै हो कि सती सारा हुनुहुन्छ अहिले क्याबिनबाट नै हुनुहुन्छ है अनि सचिनाजी के छ हालखबर सन्चै राम्रै हुनुहुन्छ के अरे आराम भन्नु पर्यो घर परिवारतर्फ सबै बुबा आमा छोराछोरी सबै सन्चै होइन ल ठिकै छ अब के सजिनाजी हाम्रो कार्यक्रम नै त्यस्तो है सबै खबर सुन्न पाइने क्या है यो चाहिँ धन्न कार्यक्रम चाहिँ राम्रो राखे हो कि ओके ठिकै छ सजिनाजी कार्यक्रममा आउनु भएको छ खासै दुःख त लागेको छैन है तपाईँलाई दुःख त लागेको छैन नि उहाँ हुनुहुन्थ्यो सजिनाजी आउनुभएको थियो तर उहाँ चाहिँ सम्पर्कबाट विच्छेद भएर गइसक्नु भएको छ ओके ठिकै छ अब भने हामी तपाईँहरूका सायद अन्तिम एउटा कल मात्रै लिन सक्छौँ एकजना साथीलाई मात्रै हामी लिन सक्छौँ किनकि हामी समयको निकै अन्तिम छेडतिर आइराखेका छौँ ओके तपाईँहरूसँग हामी निकै रमाइलो कुराकानी गरिराखेका छौँ किनकि शनिबारको दिन छ अझै फनी प्रोग्रामहरूले फन छ त्यसैले पनि तपाईँसँग कुराकानी नगर्ने कुरा नै आउँदैन तपाईँ आउन सक्नुहुनेछ भनिरहेको थिएँ तर अब भने हामी तपाईँको फोन कललाई लिन सक्दैनौँ किनकि हामी अन्त्यतिर आइसकेका छौँ किनकि विजेताको नाम पनि हामी सुनाउनु पर्ने हुन्छ र अबको क्रममा भने निकै रमाइलो गीत रहेको छ शुद्ध देशी रोमान्स हिन्दी मुभीबाट यो रमाइलो सङ तपाईँ सम्पूर्णको लागि टाइटल सङ रहेको छ तपाईँ सम्पूर्णको लागि यो रमाइलो गीत राख्छौँ त्यस पछाडि कार्यक्रममा विजेता को हुनुभयो त उहाँको नाम लिएर म आउनेछु तपाईँ सुन्दै गर्नुहोला धुपमा में नहाएगा तो धूप लग जाएगी, बातें यूं बनाएगा तो बात बढ़ जाएगी, लड़की घुमाएगा तो लत लग जाएगी। ओहो अछोरी लिपस्टिक लगाएगी तो भूत बन जाएगी, सैंडले चढ़ाएगी तो ऊंट बन जाएगी, फैलती है यहाँ वहाँ छूत लग जाएगी। हो खिड़की दरीचे से दबे पांव नीचे से, झूठे समाजों में झूठे विवादों में लिए ही जाए कोई जान। निकै रमाइलो गीत हामी सुनिसकेका छौँ, शुद्ध देशी रोमान्स हिन्दी मुभीबाट लिएका थियौँ। र कार्यक्रम रेडियो फोनको हामी अन्तिमतिर आइसकेका छौँ। आज कार्यक्रममा आइदिनु भयो धेरैजना साथीहरू, आइदिनु भयो। आज आउने साथीहरूमा हुनुहुन्थ्यो राजीव भण्डारी मेलुङबाट, शिवजी आउनुभएको थियो बरभन्ज्याङबाट, आकृतिजी बरभन्ज्याङबाट, रोज घरती पोखरी भन्ज्याङबाट, सरस्वती मिश्र ब्यास्तिनबाट, क्षितिज नेपाली मेलुङबाट, सलिम मिया डुम्रेबाट, हरिमाया बेनीकोटबाट आउनुभएको थियो। र अन्तमा हुनुहुन्थ्यो सचिना गुरुङ क्यामिनबाट। फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। र आज कार्यक्रम रेडियो फोनमा विजेता बन्न सफल हुनुभएको छ क्षितिज नेपाली मेलुङबाट आउनुभएको थियो, धेरै धेरै बधाई छ क्षितिजी तपाईँलाई। क्षितिजीले प्राप्त गर्नुभएको छ दमौली ससेज कर्णमा गएर खाजा खाने टिकट प्राप्त गर्नुभएको छ, त्यसको लागि क्षितिजी तपाईँ आउनुपर्ने हुन्छ दमौली एफएमको सम्पर्क कार्यालयमा 10-4 एक हप्ताभित्रमा आउनुहुनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। जति पनि साथीहरूले फोन ट्राई गर्नुभयो, फोन लागेन केही छैन, अर्को हप्ता यहाँहरूका फोनहरू अवश्य पनि लाग्नेछ। र कार्यक्रमको विषयमा कुनै सुझाव सल्लाह प्रतिक्रियाहरू यहाँहरूका छन् भने पठाउन सक्नुहुन्छ हामीसँग आउने गरेर। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम हुरिडे फोन दमौली एफएम 94.2 मेगा हर्ज व्यस्त बालमन्दिर चोक दमौली तनहको ठेगानामा तपाईँ पत्र गरेर पठाउन सक्नुहुनेछ। र कार्यक्रमलाई सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै, ब्याकग्राउन्डमा बजिरहेको छ रामलीलाबाट यो रमाइलो सङ यहाँहरूको माझमा छाड्दै अर्को सातासम्मको लागि सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराईलाई पनि बिदा दिनुहोस्। तपाईँको साता शुभ रहोस्, नमस्ते। ढाल देखो रगों में उबाल देखो,